नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयगाहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। संविधान सभाको 4 समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ। मुख्य दलहरू बीचको सहमतिपछि संविधान सभा सचिवालयमा समितिका सभापतिको उम्मेदवारी दर्ता गरिएको हो। राजनैतिक संवाद तथा सहमति समितिको सभापतिमा एकीकृत नेकपा माओवादीका डाक्टर बाबुराम बच्चाई र खम्बुवान राष्ट्रिय मोर्चाका राजकुमार राईले उम्मेदवारी दर्ता गराउनु भएको छ। यस्तै संविधान मसौदा समितिमा कंग्रेसका कृष्ण प्रसाद सिटौला, संविधान अभिलेख अध्ययन तथा निकोल समितिमा एमालेका विष्णु पौडेल, क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको सभापतिमा मधेसी जनअधिकार फोरम नेपालका लक्ष्मी चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको हो। नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको सभापति चयनका बारेमा भने छलफल चलिरहेको छ। यो समितिको सभापति सनादललाई दिने सहमति भए पनि कसले पाउने भन्नेमा छलफल भइरहेको हो। स्रोतका अनुसार राप्रपा नेपालले उम्मेदवारी दिने तयारी छ। भोलि चुनाव गर्ने गरी आज बेलुकी 5 बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। संविधान सभा कार्यतालिका अनुसार वैशाख 15 भित्र गठित 5 समितिका सभापति चयन गरिसक्नुपर्नेछ। यसैबीच राजनैतिक संवाद तथा सहमति समितिको सभापतिमा उम्मेदवार दर्ता गरेपछि एकीकृत माओवादीका नेता बाबुराम बच्चाईले संविधान सभा तथा संविधान सभा बाहिर रहेका दललाई पनि समेटेर संविधान निर्माणमा केन्द्रित हुने बताउनुभयो। संविधान मसौदा समितिको सभापतिका दावेदार कंग्रेसका कृष्ण प्रसाद सिटौलाले विगतमा भएका राम्रा पक्षहरूलाई समेटेर नयाँ संविधान बनाउन सबैजसो दल सहमत रहेको बताउनुभयो। यस्तै साना 11 दल र 2 स्वतन्त्र सभासदले समितिहरूलाई पूर्णता दिएर मात्र सभापतिहरू चयन गर्न माग गरेका छन्। साना दलले संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै संविधान सभा नियमावली पालना गर्न माग गरेका हुन्। समितिले पूर्णता नपाई समितिको सभापति निर्वाचन गर्दा नियम विपरीत हुन गई त्यसले वैधता प्राप्त नगर्नुको साथै सर्वसम्मत रूपमा पारित नियमावलीको अक्षर मर्म र भावना विपरीत हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ। संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेमाङले भोलि बस्ने संसदमा सत्य निरूपण तथा मेलमिलाप आयोग गठनका सम्बन्धमा दलबीच सहमति कायम हुने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख नेमाङले विगतको संविधान सभामा संविधान निर्माणका लागि भएको सहमतिको स्वामित्व ग्रहण गर्ने विषयमा दलबीच सहमति भइसकेकाले नयाँ संविधान तोकिएको समयमा बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले संविधान सभाका 26 स्थानमा मनोनयन चाँडै गर्नुपर्ने अन्यथा यसबाट जनतामा नकारात्मक असर पर्न सक्ने धारणा व्यक्त गर्नुभयो। उप प्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले अहिलेको संविधान सभामा सहमतिको नारा मात्रै जपेर जान नसकिने बताउनु भएको छ। सहमति भन्दा भन्दै अघिल्लो संविधान सभा विफल भएको भन्दै उहाँले सहमति नभए वैधानिक प्रक्रिया अवलम्बन गरिने बताउनुभयो। अब सहमतिको नारा जपेर मात्र अगाडि बढ्न सकिन्न। आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, सहमतिका लागि अधिकतम प्रयास गरिनेछ, भएन भने प्रक्रियागत रूपमा अगाडि बढेर निर्धारित मितिमा संविधान जारी गर्न कंग्रेस प्रतिबद्ध छ। उहाँले 1 वर्षभित्र संविधान जारी गर्न सके मात्र लोकतन्त्र दिवसको सम्मान हुने तथा 2062-63 को जनआन्दोलनमा बलिदान गर्ने प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। स्थानीय निकायको निर्वाचनले जनप्रतिनिधिहरूको वैधानिक निकाय गठन हुने र त्यसले संघीय संरचना निर्माणमा सघाउ पुग्ने भएकाले संविधान जारी हुन अगाडि नै निर्वाचनको पक्षमा सरकार रहेको उहाँले दोहोऱ्याउनुभयो। आन्दोलनरत अस्थायी शिक्षकहरूले सिंहदरबारमा धरना दिने भएका छन्। अन्यायपूर्ण विस्थापन गर्न खोजिएको भन्दै उनीहरूले माग पूरा नभए शैक्षिक हडताल गर्ने चेतावनी दिएका छन्। सङ्घर्ष समितिले आज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष रामचन्द्र अधिकारीले अस्थायी शिक्षकहरूको मागलाई तत्काल सम्बोधन नगरे आफूहरू जस्तो सुकी आन्दोलन गर्न पनि बाध्य हुने बताउनुभयो। सङ्घर्ष समितिले वैशाख 21 र 22 गते बिहान 10 बजे शान्तिबाटीमा भेला भई सिंहदरबारमा धरना दिने कार्यक्रम तय गरेको छ। सङ्घर्ष समितिले विगतमा भएको सम्झौता कार्यान्वयन गरी अस्थायी तथा करार शिक्षकलाई आन्तरिक प्रक्रियाद्वारा स्थायी गर्नुपर्ने, पेसाबाट विस्थापित गर्न नहुने र संविधानिक शिक्षक सेवा आयोग गठन गर्नुपर्ने सहित 4 सूत्रीय माग अघि सारेका छन्। अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालमा प्रहरीको आक्रमणबाट 3 विदेशीको मृत्यु भएको छ। मृत्यु हुनेमा 2 महिला रहेका छन्। अफगानका प्रान्तीय मन्त्रीका प्रवक्ताका अनुसार मारिने 3 मेडिकल स्टाफ भएको बताइएको छ। आक्रमण पश्चात ती प्रहरीले आफूमाथि पनि गोली हानी आत्महत्या गरेको अफगानी अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार करिब 500 विदेशी स्टाफ अस्पतालमा प्रवेश गर्दै गर्दा उनीहरूमाथि प्रहरीले नै गोली प्रहार गरेका थिए। आक्रमणबाट केही घाइते भएको बताइएको छ। 7 अगाडि अमेरिकी स्थायी च्यारिटीद्वारा सञ्चालनमा आएको सो अस्पतालमा विशेष गरी महिला र बालबालिकाको उपचार हुने गर्दछ। र चितवनमा आजदेखि मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङसिल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उद्घाटन गर्नुभएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य सचिव लामाले खेल क्षेत्रको विकासका लागि राखेपले गाउँ गाउँमा खेलकुद प्रतियोगिता गर्ने बताउनुभयो। मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा 13 मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा सञ्चालन हुने प्रतियोगितामा 19 123 खेलाडीहरू सहभागी छन्। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिस्पर्धा हुनेछ। अवस्त अपराह 4 अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुए, नमस्कार।